सिफत का मतलब है, जब इंसान ज्यादा इस्लाम की किताबों का, कुरान हदीस का, तफसीर का मुताला करता है, बार बार मुताला करता है, तो उसके ऊपर उलूम मुंकशिफ होते रहते हैं। आप तजर्बा करें, कुरान मजीद की किसी तफसीर का मुताला करना शुरू करें ना, तो पहली दफा जब आप उस सूरत का मुताला कर रहे हैं तो कुछ बातें आपके दिमाग में आएंगी, कुछ मुताले से आएंगी। उसी सूरत का जब दोबारा आप मुताला करते हैं तो उलूम और سے باہر نکلتے ہیں دعائیں، بازار میں جاتے ہیں دعائیں، یہ ساری دعائیں کیوں ہیں؟ تاکہ یہ انسان اللہ کو بھول نہ جائے. یا ایھا الذین آمنوا لا تلہکم اموالکم ولا اولادکم عن ذکر اللہ. اے ایمان والو، تمہیں اپنی اولاد، اپنی بیویاں، اپنے مال و دولت، اپنے کاروبار، یہ تمہیں کہیں اللہ کی یاد سے غافل نہ کرے.